नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, अनिश्चितकालीन संस्थागत विद्यालय बन्द आह्वान गरी आन्दोलनमा उत्रिएको नेपाल इस्टु विद्यालय पुनः सुचारु गर्न सहमत भएको छ। आज बिहान नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इस्टु निजी तथा आवासीय विद्यालय सङ्गठन प्याप्सन चितवन र अभिभावक सङ्घको बैठकमा पहिला गरिएका सम्झौता पुरा गर्ने सहमति भएपछि नेपाल इस्टु बन्द फिर्ता लिन सहमत भएको नेपाल इस्टुका अध्यक्ष विष्णुबहादुर भोजेलले जानकारी दिनुभयो। असार 10 गतेसम्ममा विगतमा भएका सबै सम्झौता पुरा गर्ने गरी पुनः सहमति भएको उहाँले बताउनुभयो। सहमति अनुसार कार्य भए नभएको हेर्न 6 सदस्य अनुगमन समिति समेत गठन गरिएको उहाँले बताउनुभयो। विगतमा गरिएका सहमति पालना गर्न माग गर्दै नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इस्टु चितवनले सोमबारदेखि जिल्लाका सम्पूर्ण निजी तथा संस्थागत विद्यालय बन्द गराएपछि आज पुनः वार्तामा बसी समस्या समाधानको पहल गरिएको थियो। राज्य पुनर्संरचनाको बारेमा छलफल भइरहेको संविधान सभाको बैठकमा सभासदहरूले आफ्नो धारणा राख्ने क्रम आज सकिने भएको छ। सभासदहरूले बोल्ने क्रम सकिएपछि सहमति र असहमतिका बुदा टुङ्गाएर सम्बन्धित समितिमा पठाउने तयारी छ। तत्कालीन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मसौदामा भएका सहमति वा असहमतिको निर्क्योल सम्बन्धी प्रतिवेदन 2071 र त्यससँग सम्बन्धित पूरक प्रतिवेदनमाथि आज छलफल सकिएपछि सहमतिका बुँदालाई मसौदा समिति र असहमतिका बुँदा संवैधानिक राजनैतिक संवाद समितिमा पठाइनेछ। सांसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले राज्य पुनर्संरचनाको बारेमा सभासदहरूले धारणा राख्ने क्रम आज सकिने जानकारी दिनुभयो। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा आज पनि विधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ। केन्द्रीय कार्यालय मदनगर बल्कमा बस्ने बैठकमा विधान संशोधनमाथिको छलफल हुने सचिव युवराज ग्यावालीले जानकारी दिनुभयो। यसअघिको बैठकमा सङ्गठन विभाग प्रमुख समेत रहेका ग्यावालीले विधान संशोधनको प्रस्ताव पेश गर्नुभएको थियो। विधान संशोधनमाथि यसअघि बोल्ने नेताहरूले पार्टीको विधानलाई समय सान्दर्भिक बनाउनु पर्नेमा जोड दिएका छन्। प्रतिवेदनमा पार्टीको विधान प्रस्तावना, पदाधिकारी संख्या, झण्डा र शपथ ग्रहणको भाषा परिमार्जनको प्रस्ताव गरिएको छ। गत 8 मार्चमा बेपत्ता भएको मलेसियन एयरलाइन्सको जहाज खोज्न हालसम्म 90 लाख डलर खर्च भएको मलेसियाली सरकारले जनाएको छ। समाचार एजेन्सी सिन्वाका अनुसार मलेसियाका निर्यात मन्त्री हिसामुद्दिन हुसेनले विमान खोजीमा खर्च भएको विवरण हिजो सार्वजनिक गरेका हुन्। विमान खोजीका लागि मलेसियाले 5 वटा विमान एजेन्सीलाई परिचालन गरेको थियो। गत 8 मार्चको बिहान 12:45 चिनका लागि क्वालालम्पुरबाट उडेको जहाज 239 जना यात्रुसित बेपत्ता भएको थियो। विमानको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन। र न्युजिल्यान्ड र वेस्ट इन्डिज बिचको पहिलो टेस्ट क्रिकेट अन्तर्गत आज तेस्रो दिनको खेल सुरु हुँदैछ। पहिलो पारीमा 7 विकेट गुमाउँदै 508 रन जोडेपछि न्युजिल्यान्डले पारी समाप्ति भएको घोषणा गरेको छ। न्युजिल्यान्डका लागि केन विलियम्सले 113 तथा जेमी निस्म्यानले 107 रन जोडेका थिए। पहिलो पारी सुरु गरेको वेस्ट इन्डिजले दोस्रो दिनको खेल सकिँदासम्म बिना विकेटको स्थितिमा 19 रन जोडेको छ। वेस्ट इन्डिजका लागि किरण पावेल 11 र क्रिस गेल 8 रन बनाएर क्रिजमा छन्। अवस्त बिहान 11 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।